नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा, पूर्वी चितवनको रत्नगर साथ निपनीमा गैराती बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बसको ठक्करबाट हेटौँडा नगरपालिका 3 का मुकेश सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय रत्नगरले जनाएको छ। काठमाडौँबाट गौरका लागि छुटेको ना 5 ख 527 नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको ना 15 प 4847 नम्बरको मोटरसाइकल राति 1:30 बजेतिर ठक्कर दिएको हो। सुनारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रत्नगरका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक टिका बहादुर कार्कीले जानकारी दिनुभयो। भूमि व्यवस्थापनका लागि कार्य सम्पादनमा देखेको समस्या समाधानका लागि मालपोत कार्यालय र नापी कार्यालय मर्ज हुनुपर्ने माग उठ्न थालेको छ। दुवै कार्यालय भूमिसँगै जोडिएकाले एउटै कार्यालय हुँदा उचित हुने बताइएको छ। दुईवटा कार्यालय हुँदा कार्य सम्पादनमा पनि समस्या भयो। हालै भरतपुरमा आयोजित कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै चितवनका मालपोत अधिकृत गुरुदत्त सुवेदीले भन्नुभयो, अब एकै प्रकृतिका काम एउटै कार्यालयबाट हुनुपर्छ भन्ने मान्यता हो। मालपोत कार्यालयले रजिस्ट्रेसन गर्ने र नापी कार्यालयले जग्गाको नक्सा पास गर्ने काम गर्दा सेवाग्राहीलाई झन्झटिलो भएको उहाँको तर्क छ। एउटै कार्यालय भयो भने कार्य सम्पादनमा सहजता आउनेछ उहाँले भन्नुभयो। मालपोत कार्यालयले अहिले जमिनको रजिस्ट्रेसन पारित बैङ्क तथा वित्तीय संस्थासँग गरिने कारोबारमा रोका र फुकुवा, दाखिला खारेज, नामसारी संशोधन, फोटो टाँस जस्ता कार्यहरू गर्दै आएको छ। कुनै पनि पारित जग्गाको नाप नक्सा भने नापी कार्यालयले गर्छ। जमिनको कित्ताकार तथा सीमाङ्कन गर्ने काम नापी कार्यालयको हो। कुनै जग्गाको सीमा विवाद भएमा त्यसको निरूपण नापी कार्यालयले गर्नुपर्छ। यो दुवै काम एकअर्काका परिपूरक भएको बताइन्छ। कार्यालयमा बढ्दो व्यतिथि रोक्न भूमि सुधार कार्यालयको विघटन भए पनि स्वामित्व कायमै रहनु, बढ्दो कार्यबोझ कृत्य गरिने प्रचलन जस्ता समस्या रोक्नका लागि पनि दुवै कार्यालय एक हुनुपर्ने आवश्यकता औँल्याइएको छ। विमानस्थल क्षेत्रमा निश्चित उचाइमा मात्रै घरहरू बनाउन पाइने नियमलाई नगरपालिकाले सुरुमै कार्यान्वयनमा नल्याउँदा अहिले थप समस्या बढेको छ। भरतपुर विमानस्थल नजिकका अग्ला घरहरू भत्कन विमानस्थल प्रशासनले तयारी सुरु गरेपछि घरधनी नगरपालिकाको स्वीकृतिमा बनेका घरहरू नहटाउने अडानमा बसेका छन्। वरपरका 257 घरहरू मापदण्डभन्दा बढी उचाइमा पाइएको भन्दै भरतपुर विमानस्थल कार्यालयले ती घरहरू हटाउने योजना बनाएको छ। मापदण्डभन्दा अग्ला घरहरूले हवाई सुरक्षामा नै गम्भीर असर पार्ने विमानस्थल कार्यालयका प्रमुख बचुराम श्रेष्ठ बताउनुहुन्छ। तर वर्षौँदेखि घर बन्दै आएको ठाउँमा अहिले मापदण्ड लागू गर्न खोज्नु न्यायसङ्गत नभएको स्थानीय बताउँछन्। अग्ला घरहरू भत्काउने प्रशासनको कदम रोक्न स्थानीयले सङ्घर्ष समिति गठन गरेका छन्। कुल 257 घरमध्ये विमानस्थलको दक्षिणतर्फका स्थायी 156 र अस्थायी 12 भवनहरू मापदण्डभन्दा अग्ला भएको प्रतिवेदन हालै मात्र सार्वजनिक भएको थियो। ती घरहरू भरतपुर नगर विकास समितिले विक्रमसम्म 2065 सालको जेठ र साउनमा स्वीकृति दिएपछि घर जग्गा व्यवसायीहरूले प्लटिङ गरेर बचेका घडेरीमा बनेका छन्। जग्गा व्यवसायहरूको कम्पनी युनिक ग्रुप र गङ्गा प्रालीले त्यहाँको जग्गा प्लटिङ गरेको थियो। राष्ट्रिय कृषक समूह महासङ्घ जिल्ला शाखा चितवनले हिजो प्रमुख जिल्लाधिकारी मार्फत सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा ध्यानाकर्षण पत्र पठाएको छ। स्थानीय निकाय सञ्चालन कार्यविधिमा व्यवस्था भए बमोजिम कृषि विकास समितिमा राष्ट्रिय कृषक समूह महासङ्घको प्रतिनिधिको व्यवस्था हुनुपर्ने, आर्थिक वर्ष 2068-69 नीति तथा कार्यक्रम मार्फत गाविसको बजेटको 15% रकम कृषि क्षेत्रमा खर्च गर्ने व्यवस्था भए बमोजिम बजेट 10% थप वृद्धि गरी स्थानीय स्वायत्त शासन ऐन अन्तर्गत गठित कृषि वन तथा वातावरण समिति मार्फत कृषि क्षेत्रमा विनियोजन व्यवस्था हुनुपर्ने माग ज्ञापन पत्रमा रहेको छ। त्यस्तै प्रत्येक गाविसमा अधिकृत स्तरको कृषि प्राविधिकको व्यवस्था हुनुपर्ने माग गरिएको राष्ट्रिय कृषक समूह महासङ्घ चितवन शाखाका अध्यक्ष लेखनाथ पोखरेलले बताउनुभयो। नेपाली कङ्ग्रेस चितवन क्षेत्र नम्बर चारका उम्मेद्वार रामकृष्ण घिमिरेले यसअघि निर्वाचित प्रधानमन्त्री सुशील कोइरालाले गरेको प्रतिबद्धता आफूले पूरा गर्ने बताउनु भएको छ। असार 8 गते हुने संविधान सभाको उपनिर्वाचनको चुनावी प्रचारको क्रममा भरतपुर नगरपालिकाको वडा नम्बर 8 को विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री कोइरालाको माध्यम भएर जनताको सेवा गर्ने बताउनु भयो। सभापति कोइरालाले यस क्षेत्रमा झन्डै 1 अर्बको बजेट पारित दिएको भन्दै घिमिरेले भन्नुभयो, तपाईँहरूको समस्या भन्नुहोस्, फाइल बोकेर म प्रधानमन्त्रीमा पुग्छु। संविधान बनाउनुको साथै सुकुम्बासी समस्या, विकास निर्माण लगायतका काममा आफू लाग्ने बताउँदै उम्मेद्वार घिमिरेले जनताले गुनासो गर्ने ठाउँ नदिने प्रतिबद्धता जनाउनु भयो। चितवन क्षेत्र नम्बर 4 यी असार 8 गते हुने संविधान सभा उपनिर्वाचनमा पार्वती रावललाई जिताउन एमालेको पक्षमा जनलहर सिर्जना भएको एमाले नेताहरूले बताएका छन्। एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य विजय सुवेदीले आगामी संविधान सभा उपनिर्वाचनमा एमालेको जित सुनिश्चित रहेको बताउनुभयो। भरतपुरका विभिन्न वडामा आयोजित गर्दैलो कार्यक्रममा उहाँले जित निश्चित देखेर अन्य पार्टी आँटिएको बताउनुभयो। यस्तै एमाले जिल्लाध्यक्ष जीएन थपलियाले चितवन क्षेत्र नम्बर 4 चुनावमय भइसकेको र विभिन्न क्षेत्रमा एमालेकै पक्षमा जनलहर छाएको बताउनुभयो। उहाँले एमाले शिक्षा, स्वास्थ्य, कृषि विकास लगायतका क्षेत्रमा बढी जोड दिएकाले अहिले एमालेलाई विजय गराउनुपर्ने बताउनुभयो। सबैको पहिचान र देशको सद्भावनाका लागि एमालेलाई जिताउनु पर्ने विचार उहाँले व्यक्त गर्नुभयो। विश्व वातावरण दिवस तथा 15 राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा खैरनी नगरपालिका क्षेत्रभित्र रहेको पम्फा खोलाको अवलोकन तथा निरीक्षण गरिएको छ। खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति खैरनीको आयोजना तथा खैरनी नगरपालिकाको संयोजनमा सम्पन्न अवलोकन तथा निरीक्षण कार्यक्रममा खैरनीको बाबा ग्यास पछाडिको क्षेत्रदेखि गौचरणसम्मको खुला अवलोकन गरिएको पर्सा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था खैरनी चितवनका प्रबन्धक राजकुमार चौधरीले जानकारी दिनुभयो। खैरनी नगरपालिका, खैरनी उद्योग वाणिज्य सङ्घ, पर्सा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था लगायतका विभिन्न सङ्घ संस्थाको सहभागितामा अवलोकन तथा निरीक्षण गरिएको हो। अवलोकन तथा निरीक्षण कार्यक्रमपछि खोला दिन प्रदूषित बन्दै गएको तथा खोला किनारमा रहेको सार्वजनिक जग्गा अतिक्रमण भएको पाइएको कार्यक्रममा सहभागीहरूले बताएका छन्। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ। राजसंस्थावादी वृहत समूहले आउँदो वर्षको वैशाख 11 गते भित्रै राजसंस्थालाई पुनस्थापना गर्ने उद्घोष गर्नुलाई तपाईँ के भन्नुहुन्छ? ए दलका नेताहरूलाई चुनौती, बी भारतको साथ पाए हुने हो, र सी असम्भव कुरा। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिरगन सडक खण्ड खुल्ला छ। त्यसै गरी नारायणगढ मुगलिन, मुगलिन नौबिसे काठमाडौँ, मुगलिन दमली पोखरा, नारायणगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656-63063, मोबाइल नम्बर 9855061743। मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको आजको अधिकतम तापक्रम 43 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान र दिउँसो घाम लागे तापनि बेलुका भने पानी पर्न सक्ने महाशाखाको भनाइ छ। मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। मौसम सम्बन्धी जानकारी सँगै आजको लागि बिहान 7 बजेको अर्पण स्थानीय समाचार सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार।